मलाई जिन्दगी लाग्दछ तिमी भन्दछौ यो पिरहु जे छन् सबै ती व्यर्थ छन् तिमी भन्दछौ यो प्यार हो मलाई जिन्दगी लाग्दछ बगिन्छु म सन्तापले सल्केर आगो जल्दछु खाली भए र शून्य छैया खण्ड हरू झै जिउँदछु मेरा सारा सारा भावलाई आकाश मेरो भन्दछु तर मोहलाई म के भनु तिमी भन्दछौ यो भार हो मलाई जिन्दगी पानी भई कहीं शीत भई मलझिए थम न सकता वेदना कहीं घाव भैरा बलझिए थम न सकता वेदना कहीं घाव भैरा नजर मामा आंसू बनेरा रोकिए मझधार लाई मा के भनु तिमी भन्दछौ यो किनार हो मलाई जिन्दगी हो लाग्दछ तिमी भन्दछौ यो मलाई जिन्दगी